الحمد لله، الحمد لله رب العالمين، والعاقبة للمتقين، ولا عدوان إلا على الظالمين، والصلاة والسلام على نبينا محمد وعلى آله وصحبه أجمعين، وبعد، السلام عليكم ورحمة الله وبركاته. آدرنية درشق بن آج ما اللہ کو نبی صلی اللہ علیہ وسلم کو ایوٹا حدیث لیے را اپستید بھائے کو چھوں را اس کو بارے میں کہی جانکاری دینا چاہن چھوں را اللہ سیتا دعا گرد چھوں کہ اللہ تعالیٰ لے میرا ای دوئی کورا لائی سویکار گرون۔ حدیث کو ٹاپک ہو مسلم کا رگت کو سمان را بگاؤنے کارن۔ عن ابن مسعود رضی اللہ تعالی عنہ قال قال رسول الله صلى الله عليه وسلم لا يحل دم امرئ مسلم الا باحدى ثلاث الثيب الزاني والنفس بالنفس والتارك لدينه المفارق للجماعه رواه البخاري ومسلم۔ پیر یہ ساتھی ہرو ابن مسعود رضی اللہ تعالی عنہ لے بھنو بھائے کو چھا کہ رسول اللہ صلی اللہ علیہ وسلم لے بھنو بھائیو तीन स्थितिहरू बाहेक कुनै मुस्लिम व्यक्ति को हत्या गर्नु वर्जित र हराम छ। पहिलो कुरो विवाहित व्यक्तिले पर स्त्रीसँग गलत सम्बन्ध गर्दा। दोस्रो कुरा ज्यानको बदला ज्यान लिनु परेमा। तेस्रो कुरा कुनै व्यक्ति धर्म परिवर्तन र समूहबाट छुटिने अपराध गरेमा। यो हदिसलाई बुखारी र मुस्लिमले रिवायत गर्नुभएको छ। प्यारा दर्शकहरू, यो हदिसमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले तीनटा कुरातिर सङ्केत गर्नुभयो। पहिलो कुरो, यस्तो मान्छेको ज्यान लिनु जायज छ जो विवाहित हो र अरू केटीसँग अरू आईमाईसँग बलात्कार गरेको छ अथवा यौन सम्बन्ध राखेको छ। त्यस्तो व्यक्तिलाई हाम्रो इस्लाम धर्ममा ढुङ्गा हान्दा हान्दै त्यसको ज्यान लिने हो। किनभने विवाहित भइसकेपछि त्यसले अरूसित सम्बन्ध राखेको छ भने यो इस्लाम धर्म ठुलो पाप हो। किनभने त्यसको घरमा त्यही कुरा छ जुन कुरा त्यसले बाहिर गएर गर्छ। यसैले इस्लाम धर्मले यस्तो मान्छेको घाँटी काट्दिने अथवा ढुङ्गाले हान्दा हान्दै त्यसलाई संस्कार गरिदिने हो, त्यसको ज्यान लिने हो। त्यस्तै दोस्रो मान्छे जसको ज्यान लिनु इस्लाम धर्ममा जायज छ, त्यो यस्तो मान्छे हो जसले अरूको मर्डर गरेको छ, अरूको ज्यान लिएको छ। किनभने हाम्रो इस्लाम धर्ममा ज्यानको बदला ज्यान हुन्छ। जसले अरूको ज्यान लिन्छ भने त्यसको घाँटीमा पनि तलवारले हानेर त्यसको ज्यान पनि लिने हाम्रो इस्लामले आदेश दियो। त्यस्तै साथीहरू, तेस्रो कुरा, कुनै पनि व्यक्ति धर्म परिवर्तन गर्छन् र हाम्रो समूहमा बसेको छ, हाम्रो राम्रो संगठन इस्लामको संगठन छ, इस्लामको समूह छ, तर त्यसको उल्लङ्घन गर्छ, त्यसबाट भागेर अरू समूहमा गएर मिल्छन्, त्यसले गर्दा समाजमा विभाजन हुन्छ, समाजमा फाटो पारिन्छ। यसले गर्दा इस्लामले यसको ज्यान पनि लिनु जायज करार दिएको छ। यसैले साथीहरू, हामीहरू यी कुरातिर ध्यान दिउँ र अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भनेको कुरालाई फलो गरौँ। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।